हो हजुरबा हो नाति नाति अनि त्यो कालापानीका चाहिँ अर्का चाहिँ मुसुक्क हाँसेर खुसुक्क हेर्ने नाति राज नाति राज पनाती राज्य पनाती हो पनाती अनि त्यहाँ फेरि बर्को पुटमा चढ्दै पुटो हल्लाउने चाहिँ कुन हुन् खनाती खनाती खनाती हो लाइनमा नमस्कार है नमस्कार ओहो नातिनी लो अनि नाति म अलि कान्छन् दिन बोल त ए नमस्कार है नमस्कार कहाँबाट को बोल्नु भयो वीरेन्द्रनगरबाट सबिना सबिनाजीसँग यहाँभन्दा अगाडि पनि कुरा भएको थियो है यो नातिले अब स चाहिँ सँगै हो कि स चाहिँ हटाएर हो बिना भनेर भन्छ कि नाति यो हाम्रो नाति छ नि कि नातिले के भन्छ सबिना भन्यो भने स चाहिँ सँगै कि सलाई हटाएर स नै बिना भनेर भन्छ क्या नातिले याद आयो सबिनाजीलाई याद आयो भेट भएको ल यो हाम्रो नातिको अलिक गफ लगाउने बानी छ क्या नातिनी त्यो फोन फोनमा भेट भएको कुरा हो क्या फोन फोनमा हामी त भेट भएको छैनौँ क्या रे अहिले फोनमा भेट भएको नातिनी हो त्यही त अब हाम्रो नातिले फोनमै त भनेको छ नि अब प्रत्यक्ष भेटे भयो त किन यसरी जाने त्यो चेरो बोल्थेन नाति बरु प्रत्यक्ष चाहिँ डुलुवा बाजेसँग चाहिँ भेटभाव हुन सक्छ है फेरि हुन सक्छ कि भइसकेको छ डुलुवा बाजेसँग ल अस्ति यहाँ नातिनी पानी खाउँ त भन्दा अब वीरेन्द्रनगर जाँदाखेरि सुट्ट भित्र भाग्ने गरे नातिनी त ओहो बाजे आउँदै हुनुहुन्छ म बोलाइहाल्छु नि बाजेलाई ल नातिनीलाई म एउटा प्रश्न सोधौँ हजुर भन्नुहोस् ल भन्नुहोस् एक किलो कपास र हजुर एक किलो ढुङ्गामा कुन गरङ्गो हुन्छ एक किलो के भन्नुभयो एक किलो कपास हजुर अनि एक किलो ढुङ्गामा चाहिँ कुन गरङ्गो हुन्छ ल भन्नुहोस् त नाति त नातिनी होइन आज नातिनीलाई हजुरबाले फसाए फसाए फसाए फसाए फसाए ए नातिनी एक किलो कपास छ एक किलो ढुङ्गा छ अनि ढुङ्गा गरेको हुन्छ ल भन्नुहोस् त कपास भने पिउरी अब रुई जे भने नि भन्ने अनि एक किलो कपास एक किलो ढुङ्गा ए भगवान् जोग्दाखेरि दुइटै एक एक किलो छन् सम्झिनु हो अब चाहिँ हजुरबाले फसाए नातिनीलाई हजुरबाले हजुरबाले फसाए आज होइन त सबिनाजीलाई तनावमा पारे आज ल ए नातिनी ककसलाई सम्झने हो अब धन्यवाद अनि राज दाईको लागि अनि मलाई चिन्ने नचिन्ने सबैजनाको लागि ल हे नातिनी आउँदै गर्नुहोस् ल बिदा गर्नुहोस् लौ त सबिनाजी अहिले भने बिदा हुन्छौँ भन्दा भन्दै गइसक्नु भएको छ नातिनी कस्तो लैले हौ भन्दा भन्दै भन्दा भन्दै भन्दा भन्दै गइसक्नु भएको छ अनि सोच्छ अनि मैले मैले गीत चाहिँ राम्रो गाउँछु मेरो स्वर राम्रो छ त्यही भएर यो बोल्दा पनि लय आउँछ मेरो पनि स्वर कहाँ नराम्रो छ लौ न त दुई चारवटा गीत गाउँदाखेरि नारायणको बाल फ्लप हुन्छन् भनेर मैले नगाइदिएको बेलामा ए लौ न एउटा गीत जाओस् न त मिठो हजुरबाले गीत त कति कति अब के छ अब गीत फेरि मेरो गीत अलिक महँगो छ म रोयल्टी बिना गीत गाउँदिनँ होला ल ठिक छ अब यो कुरालाई स्टप यहीँ गरौँ स्टप गरौँ एकजना चाहिँ अर्को तपाईँको नाति आउनु भएको छ उहाँलाई भित्रै बोलाउँ है त ए लौ हजुर नमस्कार हेलो कहाँबाट को बोल्दै हुनुहुन्छ वीरेन्द्रनगरबाट नाम भन्नुहोस् त भानु पन्त भानु नाति के छ हो खबर ठीक छ कसो लाग्छ हजुरबाको एकदम दम पनि बढिरहेछ सुर्ती चुरोट त एकदम म कहिले पनि धुम्रपान र मद्यपान चाहिँ गर्दै गर्दिनँ नाति म त गोरस खान्छु गोरस गोरस भएपछि मलाई अरू केही पनि चाहिँदैन है भन्दैन नाति सही सही हो, सही हो। त्यो गीत छ नि एउटा, फल फुल खाऊ गोरस खाऊ भित्री नमस्कार भन्छ नि, त्यस्तो हो नि त। म त गोरस भएसम्म अरू केही पनि नचाहिने, तर पनि अब यो समयले गर्दाखेरि अब मौसम परिवर्तन के परिवर्तन, यो परिवर्तनले गर्दाखेरि चाहिँ हल्का हजुरबाको श्रीमती पनि परिवर्तन भन्नु नाति हजुर, त्यस्तो नि हुन्छ त कहिले कसै कसैले गर्न सक्छ। यो हजुरबा छ नि भानुजी, बानी एकदम नराम्रो छ कि हजुरबाको, त्यो डुल्या डुले गर्ने भएको कारणले कहिले कुन जिल्लामा श्रीमती, कहिले कुन जिल्लामा श्रीमती, ओहो हजुरबा एकदम खतरा। भानुनाथ होइन होइन होइन, उसले कथा भन्यो कथा, त्यो 1600 गोपिनीलाई कसले बिहा गरे अरे, भगवान कृष्ण, भगवान कृष्ण, कृष्ण भन्दा पनि खतरा। नचाहिने नचाहिने कुरा, मेरो जो इमान इज्जत र प्रेस्टिज चाहिँ धारकमै पर्ने हो नातिले। अब भानु नाति, अब हजुरबाले के भन्नुहुन्छ भन्दाखेरि, म 1600 पुऱ्याएर चाहिँ कृष्ण भगवान्लाई जित्छु भन्दै हुनुहुन्छ कि हजुरबाले, अलिक सम्झाइदिनु पऱ्यो हजुरबालाई। भानु नाति एउटा प्रश्न सोध्यो है, पूर्व दिशामा मुख फर्किएर उभिएको गाई बुझ्नुभएछ, पूर्व दिशामा मुख फर्काएर उभिएको गाईको पुच्छर कुन दिशामा फर्किएको हुन्छ? हाम्रो नाति त साह्रै इन्टेलिजेन्ट पोखरी जाने हो नाति, डाबरको च्यवन परास खाने गरेको छौ कि के हो? ल नाति, कक्करलाई सम्झने, यसलाई सम्झिन पाइन्छ अब विशेष गरी हजुरबालाई अनि हाम्रो साथीलाई, अनि यति बेला अर्पण एफएम ट्युन गर्नेलाई त म भानु भनेर चिने नचिने सबैलाई। लौ त नाति, अब आउँदा जाँदा लामला पिराती आउँदै गर्नु होला, छुट्यौँ गरे है त। लौ त भानुजी, भानुजी आउनु भएको थियो वीरेन्द्र नगरबाट। नाति त्यो त त्यो मेरो त्यो व्यक्तिगत कुरो किन खोल्यो, त्यो गोबिनी सोबिनी कुरो भन्नुपर्छ होइन, अब आफ्नै नाति भएपछि हल्का फुल्का यसो धन्य अहिले थप्न थिएन है। होइन हजुरबा, अब केही केही नातिले सुनिरहेको र हजुरबा, त्यस्तो दुःख नमान्नु, आफ्नै नाति हो होइन। डुलुवा बाजेले त्यस्तो गर्छ कहिले? डुलुवा बाजे, अब डुलुवा बाजे अब डुल्दै डुल्दै गर्दाखेरि अब त्यस्तो हुन्छ। म त जहाँ गयो त्यहीँ के अरे जुन जिल्लामा गयो त्यही जिल्लामा चाहिँ नि ससुराली हिँड्ने चेलीबेटी बनाउँदै हिँड्ने मान्छे हो म। ओहो, कहिले कहिले त झुटो पनि बोल्न पर्छ हजुरबा। ल ठिक छ, अब हजुरबासँग कुरा गरौँ ल, अब नाति नातिनीलाई पनि बोलाउनु पर्यो। अब हजुरबासँग कुरा गर्ने गर्न मन छ भने 0556 63 332 र 0556 63 333 नाति नातिना आउन सक्नुहुन्छ। बुढो भइकन पनि 32 धार छ ए, भनेपछि समस्या छ। समस्या कहिले छ भने चाहिँ 32 दाँत भएपछि त समस्या भइहाल्यो नि त, प्लास्टिकै भए पनि त 32 छ नि त मेरो त। त्यही त, 32 देख्ने बित्तिकै त गोपिनीहरू थपिने भयो नि त, समस्या त्यहाँ भयो। नाति बिहे गर्दैन भने घर छोडेर भागेछ भनेर कति डर लाग्यो बिहे गर्नु? मलाई रहर लाग्यो होइन हजुरबा, हजुरबालाई रहर लाग्यो होला। ए, मर्ने बेलामा काँचो मेवा काँक्रो होइन, मर्ने बेलामा हरि यो काँक्रो, त्यो हरियो चाहिँ नि काँचो काँक्रो खान्छ, पाकेको काँक्रो। अब काँक्रो पनि पाक्ने, त्यो आँप हो र पाक्नलाई त्यसरी पाक्दैन। हजुरबा, हजुरबाले आज अलिकति समस्यामा पारिरहेछन्। राजन पनातिनी, पनाती होइन त, मेरो स्वर कस्तो छ त, 2-4 चाहिँ यसो स्वर जाओस्। पहिला रामदादी एउटा गाना सुनाउँछौँ, त्यसपछि एउटा विदाय मिल्छ, त्यसपछि म गीत भरेर गाइदिन्छु। लौ त लौ, आज पत्नी मामा डूबे को छाई।

म कहिले एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन हेर यी लाछीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेशन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेशन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर 0556563396 मोबाइल 98550625377 साथमा अक्टोबर इन्टेकको लागि जापानिज भाषाको कक्षाहरू पनि सञ्चालन भइरहेको छ रेडियो अर्पण 104.5 मेगाहर्ज त्यो अलिअलि जानेको अङ्ग्रेजी पनि अब हजुरबालाई सिकासी अनि मैले के राख्ने त नि अनि हे भगवान् अलिअलि जानेको उसलाई सिकासी अरे अब अहिले मलाई रुगाखोकी लगाइदिएछ अब म डाक्टर भनेको होइन ए डाक्टर साहब लु मलाई चाहिँ रुगाखोकी लाओ टाउको दुखो के गर्ने भन्दाखेरि मैले जाने विद्या तँलाई सिकाएर तँलाई सन्चो बनायो भने मलाई चाहिँ कसले उपचार गर्छ होइन डक्टरले चाहिँ पढाउँदैन नि त औषधि दिएर निको पार्छ हजुरबा त्यसै मलाई नि यो अङ्ग्रेजी फर्क आउने औषधि ल्याउँदा त्यो औषधि त्यस्तो कुरा नगर्नु हजुरबा अब छँदैछ नि अब नाति नातिनालाई अब माया गर्नु पऱ्यो क्या हजुरबा ए माया नै गर्ने झ्याप्पै माया भनेको अङ्ग्रेजीमा लभ झ्याप्पैसँगले झ्याप्पैसँग लभ लभ ए नाति लभ भनेको कब मुसुक्क हाँसी वचन गाथे पनाती पनाती होइन नाति नै हो पनाती राज नाति ल नाति अनि कालापाती त के छ कोही आवाज छैन हजुरबासँग कुराकानी गर्न मन छ भने 0556563332 र 5363333 आउन पर्यो 0556563 अनि दाँत भनेपछि दाँत भनेको 32 हुन्छ बुझौ न हजुरबाबाले पनि हँसाउनुहुन्छ कि बेला बेलामा खुसुक्क चाहिँ अब हजुरबाको सुन्नुहोस् होइन ठुसुक्क बस्नुहोस् ठुसुक्क बस्नुहोस् अनि अब हजुरबाको अलिकति चाहिँ यो रुगा खोकी टाउको दुखाइले चाहिँ अलिकति उग्र रूप लिएको कारणले गर्दाखेरि हजुरबा त्यति बिघ्नसँग हाँस्न पाएको छैन क्या हजुरबाको यो रुगालाई नियन्त्रणमा लिनको लागि चाहिँ एक थान प्रहरीहरू चाहिँ पठाउनु पर्यो तैनाथै गर्नु पर्यो यो रुगालाई चाहिँ रुगा खोकीलाई नियन्त्रणलाई के गर्नु पर्यो त भन्दाखेरि अश्रु ग्यास पनि हान्न पर्यो अश्रुका छन् आँखा सेन्टी फ्लाट भयो भने ल हजुरबा साथीलाई मैले गीत गाउने कुरो गर्दै थिएँ नि ल न त जाओस् हजुरबा म मेरो बेलामा यति तगडा कि यति तगडा कि जे कुरालाई पनि म एकदम हाँसी मजाकको गीत बनाउने ल मैले के भने पलाएको पात झै भयो रमाइलो मेरो जिन्दगी भनेर हाँसेको गीत भनेको त्यही गीतलाई नारायण गोपालले झरेको पात झै भयो उदासी मेरो जिन्दगी भन्दे ओहो भनेपछि हजुरबाको त्यो सिर्जनालाई सिर्जनालाई नारायण गोपालले चोरेर होइन पुनः प्रशोधन गरेर चाहिँ गाएका भन्ने कुरो चाहिँ अहिले चाहिँ एकदम खुल्लमा आयो हो भनेपछि यस्तो यो गोप्य कुरा भर्खरै खोल्नुभयो हजुरबाले भनेपछि त यो त पहिलोचोटि लन्चै गरिदिएँ नि मैले त कसो हो नाति हजुरबाले पनि पहिलोचोटि लन्चै गरिदिएँ मैले ल ठिक छ अब नाति नातिना बाहिरै छन् के गर्ने भित्रै बोलाउने त ल आउनुहोस् आउनुहोस् हजुर नमस्कार नमस्कार हजुरबा नमस्कार ल हजुरबा हजुरबाले चाहिँ फेरि नमस्कार गर्नु पर्यो अनि कहाँबाट को बोल्नुभयो पर्साबाट लोड सेडिङ हो नि, लोड सेडिङ, लोड सेडिङ नाति अनि त्यो हजुरबासँग भेट्नु भयो धेरै वर्ष गएको थिएँ, यत्रो दिनपछि आउने तपाईँ कहाँ जानुभएको थियो हजुर, कहाँ जानुभएको थियो धेरै दिन भयो त गफ गर्नु नपाएको छ हजुर हजुर। ए भगवान्, लोड सेडिङ अलिक कान कान कम सुन्नुभयो नातिले, हजुरबाको नातिले हजुरबा म बोल्दैछु। के अरे, यत्रो दिनसम्म कहाँ जानुभएको थियो भन्छु क, ए म यत्रो दिनसम्म पसलमा आइसक्रिम खाँदै बस्दै गरेको थिएँ हजुरबा। ए अनि दुई घन्टा घट्नु भएछ त हजुरबालाई आइसक्रिम खान निम्तो गर्छु है, आउनुहोस् है पसलमा। हो कासो लगाउँछ कसरी खानु आइसक्रिम, म बिरामी छु। यसो गर्नु न हजुरबा, त्यो भएको प्रतिशत दाँत फुकालेर आउनु न, आइसक्रिम त पनि पर्दैन। यो त प्लास्टिकको दाँत हो, त्यही पनि ठेरे आउँछ कि नि डर लगाउँछ क्या नाति। म मिठो मिठो आइसक्रिम खिलाउँछु नि हजुरबालाई पेट भरि। ओहो ल, त्यसो भने गरम बढेपछि मलाई सन्चो पछि आउँछु हजुर। अनि आजभोलि त दैनिक रूपमा दुई घन्टा घट्नु भएको छ कि नाति, होइन हजुर? लोड सेडिङ नाति, हजुरबाको नाति लोड सेडिङ जी, दुई घन्टा घट्नु भएको छ तपाईँ, होइन? भनेपछि अब यो लोप हुने सम्भावना कतिको छ त लोड सेडिङ? घट्ने पक्षमा हुनुहुन्न होइन नाति? होइन नघटौँ हजुरबा, घट्यो भने फेरि नेपालीले हावा खान पाउँछ, एकदम लोड सेडिङ बनाइदियो भने बल्ल गर्मी खान पाइन्छ नि त। सही कुरो हो, सही कुरो, एकदम सही कुरो हो, सही कुरा गर्छ। हो ल ल नाति, अब क्या नि हो, एउटा प्रश्न सोधौँ त। ल सोधिहाल्नु, टक्कै लाएर हजुरबा, टक्कैसँग सोधौँ, एकदम रेडी छु म। ल भन्नुहोस्, लोड सेडिङ किन भएको नेपालमा? लोड सेडिङ किन गर्दैन, पानी धेरै भएर मिलेन नाति। ल हजुर, लोड सेडिङ किन भयो अरे थाहा छ हजुर? राजेश हमालले गर्दा भयो अरे क्या? ए राजेश हमाल सरले भर्खर भन्नु, उहाँले चाहिँ नि जोडसँग हजुर है काजी दुश्मनका लागि फलाम हो भन्दाखेरि त त्यो आवाजको बेगले नेपालमा भएको पानी चाहिँ स्वाट्टै जमिन मुनि छिर्यो अरे, होइन? अनि जमिन मुनि छिरेपछि पानी कम भयो, पानी कम भएपछि लोड सेडिङ भयो अरे कि। लोड सेडिङजीलाई हजुरबाको कुरो कतिको हजाम भयो त? ठिकै लाग्यो, ठिकै लाग्यो। ल नाति, ककललाई सम्झने हो आज? सर्वप्रथम हाम्रो सिलिङ हजुरबालाई धन्यवाद, अनि रेडियो अर्पणको हल युनिटलाई, अनि माडीबाट आउने प्रेम कुमारीलाई, कुमरोजको सुनितालाई, तनहुँबाट आउने रविना, नबिना, बिना, सबिना, अनि हेटवाडाको प्रेम भन्ने साथी छ, सुर्खेतको निता र अनि प्रेम विवश, अरू मेरो पर्सावासी सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई, र यो विज्ञान श्रेष्ठ चिन्ने नचिन्ने सबैलाई। ल नाति, विज्ञान श्रेष्ठ लोड सेडिङ नाति आउँदै गर्नु होला, अहिले पनि छिटिन्छौँ। हस् त नमस्कार। ल विज्ञान श्रेष्ठ लोड सेडिङ आउनु भएको थियो, अलिअलि भयो नि गर्मी भयो, यहाँ बडो चाहिँ गरमै भयो। ल हजुरबाको गीत सुन्न पऱ्यो नि त अब। ए मेरो गीत होइन, एकदम मिठो गीत, मैले गीत बनाइसकेपछि अलिकति आमूल परिवर्तन ल्याउने खालको गीत। आमूल परिवर्तन, साङ्गीतिक क्षेत्रमै आमूल परिवर्तन, साङ्गीतिक क्षेत्र। अब त नारायण गोपाल पनि रहेनन् होइन, रहेनन्। अब त मेरो गीत कसैले उछुट्याउनु नि भन्ने उहाँ छु क्या म। ल ठिक छ, फेरि गफ भने फेरि पत्याउनु होला नाति नातिना, बिचरा नारायण गोपालले मेरो गीत चल्छ नि, बरु मैले उनको भ्याउनु बेर लाउनु न, होइन? ल जाओस् न त गीत एउटा, जाओस् जाओस्। सक्यो गीतै, कहाँ सकिन्छ, आलाप आलाप नाति आलाप, मेरो गीतको आलाप मात्रै दुई घन्टाको छ। ओहो किन यति भएपछि नाति नातिनी कान एकत्रित भइसक्यो हुन्छ कि, ओहो यो कुराले अब के भन्नुलाई, अब के भन्नु भन्दा भन्दै जब दुई घन्टा बित्छ नि त्यसपछि त गीत सुनाउनै पर्दैन, नाति नातिनी आफै बन्द गरिदिन्छ। ओहो अब बर्बाद भयो, अब म यता गीत सुन्न भन्दा नि उता नाति नातिनालाई भित्रै बोलाउँछु एकचोटि। ओहो ल ल ल बोलाउँ। हजुर नमस्कार। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? म भण्डाराबाट, नीरा मुक्तान। नीरा मुक्तान भन्दा भण्डाराबाट? हजुर। ओ नीरा नातिनी, हजुर के छ खबर? सबै बिन्दास। अनि हजुरहरु? ए भगवान, बिन्दासै छ? हजुरबाको त खत्तम छ स्थिति। म त अब कासो लागेको छ मलाई, अनि के भयो? मलाई कासो लागेको छ, उता कालाबारी नातिले हाँसो लागेको छ, क्यान्नी हो बिमार भएको छु क्या भन्नुपर्छ, होइन रुगा लागेको छ, खोकी लागेको छ, अनि टाउको चाहिँ युवाहरूको भाषामा ह्याङ भएको छ। होइन हस्पिटल त अब लाने भनेको हजुरबा, अब मान्दै मान्नुहुन्न, के गर्ने त नि, हो एक क्विन्टलको मान्छेलाई मैले कसरी उचाल्न सक्छु निराजी? हस्पिटल जानै भयो नि, न हाम्रा बाउ गए, न बाजे गए, न बराजु गए, म हस्पिटल जान्छु होला त। अब औषधि ल्याएर खुवाउने? औषधि त खानै हुँदैन नातिनी। हो र अब ए नातिनीलाई प्रश्न सोध्नु कि नसोध्नु? ए नातिनीलाई प्रश्न सोध्ने र सोध्ने कि नसोध्ने? गीत सुनाउने कि नातिनीलाई? नातिनी, नातिनीलाई हजुरबाको स्वर छ नि कस्तो लाग्छ? हजुरबाको स्वर छ नि निराजीलाई कस्तो लाग्छ? एकदम राम्रो लाग्छ, स्वरमा त मादकता छ, मादकता। गीत गाएर सुनाइदिनु न। ल अहिले तपाईँसँग छुट्टी सकेपछि गाउँ ल, अहिले चाहिँ एउटा प्रश्न सोध्छु है। यो चितवन र मकवानपुरको सिमानामा के नातिनी, टक्क बिचमा एउटा चाहिँ भैँसीले पाडो पाए होइन, अब भन्नुहोस् त्यो पाडो चाहिँ चितवनको हुन्छ कि मकवानपुरको हुन्छ? त्यो पाडो भैँसीकै हुन्छ। वाह वाह वाह, नातिनीलाई अलिकति तनावमा पार्न खोजे जस्तो लाग्छ, र नातिनी धेरै अगाडि हुनुहुन्छ कि? नातिनी त साह्रै इन्टेलिजेन्ट त ट्यालेन्ट त हुनुहुँदो रहेछ, कसो हो नातिनी? कसलाई हो? मेरो मामुलाई, मेरो ड्याड अनि भाइ बहिनी, अनि त्यसपछि मेरो साथीहरू निर्मलालाई, अनि रचना, अस्मिता, सुजाता, सलिना, स्पेसली दादा दिपेन्द्रको लागि, तपाईँहरू दुईजनालाई। लो जैनी के निरा मुक्तान नातिनी भन्नुभयो? जिरा मुक्तान होइन, निरा मुक्तान। ए निरा मुक्तान नातिनी, हजुर लो आउँदै गर्नु होला, म यहाँ नभए होला, अहिले छुट्याउँ गरे है त। लौ त नमस्कार। लो निरा नातिनी आउनुभयो थियो फेरि, आज के हो गीत सुन्न मन लागेको छ हजुर, आज हिट भयो छ के हो? ए नमस्कार, हिट भएछ। ल गीत जाँदा जाँदै गीत गाइदिउँ, लौ त एउटा गीत जाओस्। हे पछि चाहिँ के छ त्यो गाउँ? हे पछिको कुरा अहिले भन्यो भने त त्यो के भन्छ अरे, उनी खुल्दुली नै रहेन नि। ओहो, भनेपछि अब समस्या भयो, अब के गर्ने त? अब गीतै नसुन्ने त? गीत त सुन्नु पर्छ, सुन्ने हो, मिलाएर सुन्नु पर्छ। नाति ढुक्स भयो हुन्छ होइन, उता कालाबारी नातिले बिदामा गरेको छन्, यसमा त भोलि भोलि संसारबार पनि हो, संसारबार संसारबार मेरो घाँटी पनि अलिकति खुल्छ भने हो कि मौसमले, भनेपछि अहिले घाँटी बसेको अवस्था, त्यो भोलि चाहिँ टक्क गाना सुनौँ ल। अब कालाबारीबाट मुसुक्क हाँसेर खुसुक्क सहयोग गर्ने रात नातिलाई धन्यवाद। यतिजेलसम्म चाहिँ अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगा सुन्ने तपाईँहरूलाई पनि धन्यवाद। अब यो कार्यक्रममा चाहिँ म ढिलुवा बाजे, म लक्ष्मण नाति बिदा हुन्छौ, नमस्कार।